دعوت کی ایک سب سے بڑی خصوصیت ہے نرمی. یہ دائی کی سب سے بڑی خصوصیت کہ وہ نرم ہے. اللہ پاک نے حضور اکرم صلی اللہ علیہ وسلم سے فرمایا کہ اے میرے پیارے نبی, اللہ کی رحمت سے آپ نرم ہیں. فبما رحمۃ من اللہ لنت, اللہ کی رحمت سے آپ نرم ہیں. اگر آپ سخت ہوتے تو یہ لوگ آپ کی گرد نہ رہتے, بکھر جاتے. یہ کس کے بارے میں کہہ رہے ہیں؟ صحابہ حضور کے بارے. اللہ فرما رہے ہیں کہ آپ اللہ کی رحمت سے نرم ہیں, اللہ نے اپنی رحمت سے آپ کو نرم بنایا ہے. اور اگر آپ سخت ہوتے تو یہ جو آپ کے بزرگ ہیں صحابہ, یہ ساتھ چلا دیتے, بکھر جاتے. تو بھائی, سب سے بڑی خصوصیت دائی کی ہے کہ وہ نرم رہے. سب کو جوڑنا, سب سے جڑنا, سب کو جوڑنا اور سب سے جڑنا. اور حاج عبدالحق صاحب بڑی باتیں فرمایا کرتے, بڑی ان کی یاد آتی. اور ایک مطلب کہنے لگے کہ میں نے مولانا عبید اللہ صاحب رحمت اللہ علیہ سے کہا باتوں میں کہ ملی صاحب, ہمیں ساتھیوں کو جوڑنا نہیں آتا. تو مولانا عبید اللہ صاحب فرمانے لگے کہ حاجی بھائی عبدالوہاب, یہ دونوں میں بے تکلف ہی دونوں ایک ساتھ کے تھے, ایک وقت کے تھے. تو حاجی صاحب نے ان سے کہا کہ ہمیں ساتھیوں کو جوڑنا نہیں آتا. تو مولانا عبید اللہ صاحب نے ان سے فرمایا کہ بھائی عبدالوہاب, ایسے مت کہو, یوں کہو کہ ہمیں ساتھیوں کے ساتھ جڑنا نہیں آتا. وہ کہہ رہے تھے جوڑنا نہیں آتا, اور مولانا عبید اللہ صاحب فرما رہے تھے کہ یوں کہو کہ ہمیں جڑنا نہیں آتا, ہمیں اپنے ساتھیوں کے ساتھ جڑنا نہیں آتا. اور فرمانے لگے کہ کچھ دنوں کے بعد میں بھول گیا. پھر میں نے ایک بار پر کہا کہ ملی صاحب, ہمیں ساتھیوں کو چلانا نہیں آتا. تو بھائی صاحب فرمانے لگے, مولانا عبید اللہ صاحب فرمانے لگے, بھائی عبدالحق یوں کہو کہ ہمیں ساتھیوں کے ساتھ چلنا نہیں آتا. ذرا فرق دیکھیے کیا ہے. وہ کیا کہہ رہے تھے؟ چلانا نہیں آتا. بھائی صاحب کیا کہہ رہے تھے؟ میرے ساتھ چلنا نہیں آتا. تو بھائی سب سے بڑی بھائی کی صفت ہے کہ وہ اس کی نرمی اور سب ساتھیوں کو جوڑ لیتی ہے. وہ سب کو جڑ جاتا ہے, سب کو جوڑ لیتا ہے. کتنا بڑا اللہ کا کرم ہے کہ اس سرزمین پر اتنا بڑا مجمع کہ تصور نہیں کر سکتا, کہ اس سرزمین پر اتنا بڑا مجمع. ہم بھی حیران ہیں دیکھ کر. کیوں؟ کیونکہ ہمیں وہ زمانہ یاد ہے. ہمارے مولانا ابراہیم صاحب دامن برکاتہم نے یہاں ایک سال لگایا امریکہ کینیڈا میں, 1980 میں جو ڈیئر بورن کا اجتماع ہوا, تو اس سے پہلے مولانا کو حضرت جی نے ایک سال کے لیے, بھیا مولانا نے ایک سال لگایا. تو مولانا فرما رہے تھے کہ ہمیں وہ زمانہ یاد ہے کہ یہاں سے کرناٹا تھا, کرناٹا. تو ایک صاحب نے مجھ سے پوچھا سناٹا کسے کہتے ہیں؟ میں نے کہا ایسی تنہائی جس میں گھبراہٹ ہو. تو یہ حال تھا یہاں کا, ہمیں یاد ہے. اور آج اللہ کے کرم ہے کہ دیکھیے یہ مجمع اتنی خوشی ہوتی ہے کہ شکر سے دل دب جاتا ہے, اور ہماری کوشش کا اس میں کم دخل ہے, اللہ کی رحمت کا زیادہ دخل ہے, ہماری کوشش کا زیادہ دخل نہیں ہے اس میں. لوگوں نے اللہ نے لوگوں کے دل پھیر دیے, لوگوں کے دل پھیرے. میں کل دیکھ رہا تھا کہ لوگ اس طرح ایسے آ رہے تھے جیسے کوئی عید کی نماز پڑھنے آتا ہے, جیسے عید کو آتا ہے, نئے نئے کپڑے پہن کر, جبا کرتی کرتا پاجامہ کرتا پاجامہ پہن کر, سب کے سب ٹوپیاں پہن کر, قسم قسم کے بال ہیں لیکن ٹوپیوں سے چھپا لیا ہے اسے. تو دل پھیر دیے اللہ نے. اب ہماری ذمہ داری ہے کہ ان کو ہم سنبھال لیں. ماں گھر کے جوڑ کا ذریعہ ہے, ماں گھر کو جوڑتی ہے, وہ گھر کے جوڑ کا ذریعہ ہے. ماں چار بچے ہیں, ایک مولانا صاحب, ایک ڈاکٹر صاحب, ایک انجینئر صاحب, ایک بیکار صاحب, گڈ فار نتھنگ. اب آپ بتائیے کہ ماں کی شفقت کس کے ساتھ زیادہ ہے, بتائیے نا. مولانا کے ساتھ ارے بتائے لو تو ہو گیا مولانا. تو کس کے ساتھ ماں کی شفقت زیادہ ہے؟ بیکار صاحب, میرے اس بچے کا کیا ہوگا, ماں کا دل دکھتا ہے کہ میرے اس بچے کا کیا ہوگا, یہ ندیم کا ندنیا کا کیا ہوگا اس کا. تو باپ غصے میں آ کر اسے گھر سے باہر کر دیتا ہے, جاؤ بھائی دو, اسے باہر گھر سے باہر کر دیتا ہے. لیکن ماں اسے پیچھے کے دروازے سے نہیں ملتی ہے, باپ گھر دبا کر دیتا ہے, ماں پیچھے کے دروازے سے لے لیتی ہے, اور اس کو بچے کو بھی سمجھاتی ہے, ماں باپ کو بھی سمجھاتی ہے, بیٹے کو سمجھاتی ہے کہ باپ کو ناراض مت کر, باپ کی ناراضگی اللہ کی ناراضگی ہے, باپ کی رضامندی اللہ کی رضامندی ہے. ارے وہ ایک ہی چیز ہے جس کو دیکھے گا تو بھی ثواب ملے گا, دو چیزیں ہیں جن کو صرف دیکھنے سے بھی ثواب ملتا ہے, کعبۃ اللہ اور والد کو کوئی پیار و محبت کی اور نکاح سے دیکھے تو دیکھنا بھی سوال ہے. تو ماں سمجھاتی ہے باپ بیٹے کو, باپ کو سمجھاتی ہے کہ دیکھو اسے باہر نہ کرو, گھر کے اندر ہی رکھو, باہر کرو گے تو اور بگڑ جائے گا. یہاں تو کچھ لحاظ ہے اسے, لیکن جب باہر چلا جائے گا تو یہ اور بگڑ جائے گا. لوگ کہیں گے تو کھلا کر بیٹھا ہے, سب لوگ بیٹھے بیٹھے کھڑا کا بیٹا ہے, اس لیے دیکھو اس کو اندر ہی رکھو, اندر ہی رکھ کے کوشش کرو, باہر کرو گے تو وہ تمہارے کنٹرول سے بھی چلا جائے گا. تو ماں وہ گھر کے جوڑ کا ذریعہ ہے, نبی امت کو جوڑتے ہیں, ماں گھر کو جوڑتی ہے, نبی امت کو جوڑتا ہے. حضور نے صلی اللہ علیہ وسلم سب کو جوڑ لیا, یہاں تک کہ منافقین کو بھی نہیں بتایا کہ یہ منافق ہیں. ایک صحابی ہیں حضرت حذیفہ جن کو منافقین کی خبر دی, وہ ایک حکمت تھی, ورنہ عام صحابہ کو بھی نہیں بتایا, حضرت ابوبکر کو بھی, حضرت عمر کو بھی نہیں بتایا کہ دیکھو میں یہ منافقین. اور منافقین حضور کے قریب آ کر کانوں میں باتیں کرتے تھے یہ بتانے کے لیے لوگوں کو کہ دیکھو ہم کتنا قریب ہیں حضور کے. قریب آ کر حضور کے جیسے بہت ہی قریبی آدمی بات کرتا ہے اس طرح بات کرتے ہیں لوگوں کو دکھانے کے لیے کہ دیکھو ہم کتنا قریب ہیں حضور. और बाहर जाकर कहते थे कि हुजूर तो काम ही काम है, हुजूर तो काम ही काम है। क्या मतलब? जो बोलो सुनते हैं, जो बोलो सुनते हैं। आने का अल्लाह ने बता दिया था कि ये मना सकता है, लेकिन हुजूर ने जाहिर नहीं। तो भाई दाई माँ घर को जोड़ती है, दाई माँ घर को जोड़ती है, नबी उम्मत को जोड़ती है, और दाई दाई साथियों को जोड़ता है, साथियों को जोड़ता है। न कटता है न किसी को कटने देता है, खुद कटता नहीं दूसरों को कटने देता नहीं। हमारे मौलाना मौलाना बड़ी बातें फरमाते हैं, जरा बहुत तवज्जो नहीं रहती तो वो निकल जाती है बात। तो एक मतलब ये मैं भी हमने खुद ही भूल गया है। तो तीन चीजें हैं ये दाई की सिफात है। एक ज़बान मीठी, मीठी ज़बान, हिम्मत तोड़ने वाली नहीं। अरे भाई हमने बड़े गश्त किए हैं यार, बड़े चप्पल गए, तुम आए हो करने, देखो क्या पता। अरे भाई क्या पता अल्लाह इसके काम हो जाएगा, इसके काम हिम्मत क्यों तोड़ते हो आप? हिम्मत तोड़ना की बात है। हमारी बात जो है हिम्मत गिराने वाली, हिम्मत तोड़ने वाली। मीठी जबान, अब क्या गन्ना होता है तो गन्ना कहां से मीठा है? ऊपर से नीचे से बीच से कहां से मीठा है? कहीं से भी खाओ, नीचे से खाओ, ऊपर से खाओ, बीच से खाओ, गन्ना मीठा है। और करेला, करेला कहां से मीठा है? अरे भाई जानते हैं आप मिस्टर गोल्ड, वो कहां से मीठा है? वो कहीं से भी मीठा नहीं है। वो तो जबान हमारी मीठी हो, ऐसी ना हो कि हिम्मत बढ़ जाए, हिम्मत बढ़ जाए। मैं एक मरतबा मौलाना के यहाँ प्राइवेट जा रहा था इस्तेमाल में जाने के लिए, एयरपोर्ट से उतर के हम गाड़ी में जा रहे थे तो सामने से एक ट्रक जा रहा था। वो ट्रकों पर कुछ शेर लिखे हुए होते हैं, हमारे यहाँ लिखा हुआ होता है माँ की दुआ, कि ये ट्रक जो है मेरी माँ की दुआ से ले जा रहे। तो वो ट्रक पे लिखा हुआ था दिल बराए फरोख, दिल बराए फरोख। सुभान अल्लाह, कोई प्लाट पर सेल, साइट पर सेल, हाउस पर सेल, यहां क्या बेचने को है? दिल बराए फरोख, कोई हार्ट पर सेल, प्लाट पर सेल, हाउस पर सेल, साइट पर सेल, और यहां पर। और फिर अगला शेर था कीमत, कीमत दो मीठे बोल। उस दिल की कीमत दो मीठे बोल। अरे दिल ले लो, दो मीठे बोल बोलो। हमारे दो बोल ऐसे होंगे जो साथियों को जोड़ देंगे, और दो बोल ऐसे होंगे जो साथियों को फाड़ देंगे। دو بول جوڑتے بھی ہیں دو بول پھاڑتے بھی ہیں. جیسا قینچی, اگر قینچی کپڑے میں سے چلے گی تو کیا کرے گی؟ پھاڑتی چلی جائے گی, کپڑا بیکار ہو گیا. قینچی بیچ میں سے چل گئی, پھاڑ دیا اس نے, تو قیمت قینچی پھاڑتی چلی جائے گی, تو زبان بھی پھاڑتی چلی جاتی ہے. حضور اکرم حضور اللہ علیہ وسلم نے فرمایا کہ دو چیزوں کی حفاظت کی ضمانت لے لو, میں تمہارے لیے جنت کی ضمانت دیتا ہوں. دو چیزوں کی حفاظت کی ضمانت لے لو, میں تمہارے لیے جنت کی. دو جبڑوں کے درمیان زبان, اور دو شرمگاہوں کے درمیان. دوسری بات ہے کہ آدمی ایک ایسا بول بولتا ہے جس سے روٹھے ہوئے جڑ جاتے ہیں, روٹھے ہوئے ایک دوسرے سے روٹھے ہوئے جڑ جاتے ہیں. وہ بول اس کو کوئی اہم بھی نہیں سمجھتا وہ, لیکن وہ بول اسے جنت کے اعلیٰ درجوں میں پہنچا دیتا ہے. وہ بول جس سے لوگوں کے دل جڑ جائیں, روٹھے ہوئے لوگ جڑ جائیں گے, وہ بول اس کو کوئی اس کی اہمیت بھی نہیں رہتی اس کے سامنے, لیکن وہ بول اسے جنت کے اعلیٰ درجوں میں پہنچا دیتا ہے. اور ایسے ہی آدمی دو بول بولتا ہے جس سے لوگوں میں توڑ پیدا ہو جاتا ہے, توڑ پیدا ہو جاتا ہے, ٹوٹتے ہیں ایک دوسرے, ٹوٹ جاتے ہیں لوگ, اس کو وہ کوئی اہم نہیں سمجھتا, لیکن وہ اسے جہنم کے گھڑوں میں گرا دیتا ہے. ہمارے حضرت جی مولانا انعام الحسن صاحب نور اللہ مرقدہ اللہ ان کے درجات بلند فرمائے, جماعتوں کو واپسی کی ہدایات دیتے تھے. جو وقت لگا کر واپس جا رہے ہیں چار مہینے چلار ملکوں میں, ان لوگ آ کر وقت لگا کر واپس جانے والے, ان کو حضرت ہدایات دیتے تھے. اور ہدایات میں یہ بولتے تھے کہ دیکھو پھول بن کے جیو, کانٹا بن کے مت جیو. سب موٹی موٹی بات ہوتی تھی حضرت کی, لیکن ہر جملہ ایک سبق ہوتا تھا. جو روانگی واپسی کے لوگ جانے والے ہوتے ہیں ان سے کہتے تھے کہ دیکھو اپنے معاشرے میں پھول بن کے جیو, کانٹا بن کے مت جیو. پھول سب کو پسند ہے اور کانٹا ہم لگیں گے تو بھی چبھے گا, وہ لگے گا تو بھی چبھے گا. ہم بچ گئے بھائی, کانٹا ہے بھائی, بچو گا, لیکن وہ لگے گا تو بھی چبھے گا. ہم لگیں گے تو بھی چبھتا ہے, وہ لگے گا تو بھی چبھتا ہے. ہم ایک بات فرما دیتے کہ آدمی کہتا ہے میں نے کیا کیا, ارے بھائی میں نے تو ایک بول ہی بولا, میں نے کوئی دھپ مارا. یہ دھپ مارا ہمارے شمال کی زبان ہے, دھپ مارا کہتے ہیں ایک زور سے مارنے کو. تو میں نے کیا کیا, میں نے تو دھپ مارا اس کو, میں نے تو ایک بات کہی. تو حضرت فرما رہے تھے کہ تیری وہ بات اس طرح سے توڑ دیا, تیر تلوار کا زخم بھر جاتا ہے زبان کا زخم. تیر تلوار سے جو زخم ہوتا ہے وہ تو بھر جاتا ہے, لیکن زبان سے جو زخم ہوتا ہے وہ نہیں بھرتا. بھائی ایک تو یہ ہے کہ ہماری زبان میٹھی, ہمت بڑھانا, حوصلہ بڑھانا, ہمت دینا, حوصلہ بڑھانا, میٹھی زبان. دوسرے ٹھنڈا دماغ, دماغ ٹھنڈا ہو. ایک صاحب نے مجھ سے تعارف کرایا, ہمارے بڑے سر گرم کارکن ہیں, تو میں نے کہا بھائی سر گرم ہونا تو اچھی بات نہیں ہے, ہاں پیر گرم ہو گشت کرنے کے لیے. پیر گرم ہو تاکہ خوب گشت کرے. اب ویل چیئر والے کیا گشت کریں گے بھائی. تو سر گرم نہیں ہونی چاہیے بھائی, ایسا نہیں کہ ہر ہاٹ پلیٹ हर वक्त हाथ से रहते हैं। हमारे यहां वो जिलेबी तलते हैं, पकौड़ियां तलते हैं, वो कढ़ाई में जिसमें तेल खोलता रहता है, नहीं आपके अंदर तो होगा तेल में, और खोलते तेल में जिलेबी और पकौड़ियां। तो अगर उस खोलते तेल में कोई पानी छिड़ते जा तो क्या होगा, वापस मुंह पे आएगा वो। अगर कोई खोलते हुए तेल में पानी के छिड़के जा तो वो मुंह पे आएगा। तो ये गर्म दबाव है, कुछ बोलो तो ऐसा रिएक्शन होता है कि फिर बाकी ना करो उससे। और ये वेल्डिंग करते हैं ना, वेल्डिंग तो सिंगारियां निकलती हैं, जब अब क्या होता है वो तो सिंगारियां निकलती हैं। अगर वो सिंगारियां बर्फ के सिर पर पड़े तो बुझ जाती है। सिंगारी बर्फ के सिर पर पड़े तो बुझ जाती है, पानी अगर कढ़ाई में तेल पर पड़े तो वापस आता है मुंह पे। तो दिमाग गर्म होगा तो कोई कुछ कहे रिएक्शन, भाई हमारा दिमाग तो बर्फ की फिल्ली की तरह हो, कोई कुछ कहे। जैसे मैंने अभी बताया कि मुनाफिकीन हुजूर के करीब आकर कानों में बातें करते थे, उसका करीब आकर ये बताने के लिए देखो हम कितना हुजूर से करीब है। लेकिन हुजूर सुनते थे और वापस जाके कहते थे अपने मुनाफिकीन से कि देखो ये तो काम ही काम है। तो भाई एक तो जबान मीठी है और दिमाग ठंडा हो, और ये तो हदीस में दुआ ही है, मसनून दुआओं में है, अल्लाहुम्मा अग़निना बिल इल्म व ज़य्यिना बिल हिल्म, अल्लाहुम्मा अग़निना बिल इल्म व ज़य्यिना बिल हिल्म, अल्लाह मुझे हिल्म दे और हिल्म देकर मुझे जीनत दे। हिल्म एक जीनत है, तो मुझे वो हिल्म दे जिससे मुझे उस हिल्म से मुझे जीनत दे। ये ना बिल हिल्म, मुझे हिल्म से जीनत दे। हुजूर ने दुआ मांगी है कि मुझे हिल्म दे, अहम तहम्मुल उसकी तशरीह है, बर्दाश्त, हर चीज को झेल लेना, रिएक्शन नहीं। तीसरी चीज दिल वसी हो, दिल वसी हो। हमारे मौलाना मोहम्मद उमर साहब कालीपुरी रहमत पहले समझते थे कि दिल जो है समंदर की तरह वसी हो, समंदर में हर चीज की गुंजाइश है, वो हर चीज को ले लेता है समंदर। तो साई का दिल भी वो समंदर की तरह बसती है। अपने तो अपने हैं, हमारी भलाई चाहते हैं हम उनकी भलाई चाहते हैं, ये तो कारोबार हो गया। जो हमारी भलाई चाहते हैं हम उनकी भलाई चाहते हैं, ये तो कारोबार हुआ। जो हमारी बुराई चाहते हैं हम उनकी भी भलाई चाहते हैं, जो हमारी बुराई चाहते हैं हम उनकी भी भलाई चाहते हैं, जो हमारी भलाई चाहते हैं उनकी भलाई तो हर एक चाहेगा। जो मेरी भलाई चाहता है मैं उसकी भलाई चाहता हूँ, हम तो उससे आगे हैं कि जो हमारी बुराई चाहता है हम उसकी भी भलाई चाहते हैं। ये तीन चीजें हैं, ज़बान मीठी, हिम्मत बढ़ाने वाली, हौसले बढ़ाने वाली, ज़बान मीठी और दिमाग ठंडा, कूल माइंड। ये तहम्मुल है, حضور نے تعمل کو مانگا ہے مسلم دعاؤں میں, اور دل وسیع. آپ دیکھیے کہ حضور کا دل کتنا وسیع تھا, تو منافقین تک کے لیے جگہ تھی وہاں. حالانکہ اللہ نے بتا دیا تھا کہ یہ فلاں فلاں فلاں منافق ہیں, لیکن اتنا وسیع دل تھا کہ حضور نے دوسروں کو نہیں بتایا کہ دیکھو یہ منافق ہیں. حالانکہ پتا تھا کہ میرے بعد ابوبکر خلیفہ ہوں گے. اپنی حیات ہی میں ان کو آگے بڑھایا تھا نماز کے لیے, تو اس کا مطلب یہی تھا کہ میرے بعد یہ سنبھالیں گے امت کو, لیکن نہیں بتایا کہ کون کون منافع تھے. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے ایک مرتبہ حضرت حضیفہ سے پوچھا کہ حضیفہ, حضور کا راز ہے, میں تم سے وہ راز نہیں پوچھتا کیونکہ حضور نے تمہیں ہی بتایا ہے, راز ہے وہ, تو میں حضور کا راز وہ نہیں کھولنا چاہتا, لیکن کم از کم مجھے اتنا بتا دو کہ میرے جو عامل ہیں, گورنر بنائے ہیں میں نے, شام فتح ہو گیا تھا, عراق فتح ہو گیا تھا, شام عراق سب فتح ہو گئے تھے, تو میں نے سب کے لیے حضرت عمر نے گورنر عامل بنائے تھے. تو حضرت حذیفہ سے پوچھا اتنا مجھے بتا دو کہ میرے عاملوں میں کوئی منافق تو نہیں ہے. حضرت حذیفہ نے تھوڑی دیر غور کیا, دیکھے کہ کون کون کہاں کہاں عامل ہیں, فرمایا کہ ایک آ گیا ہے عاملوں میں, ایک منافق آ گیا ہے. اچھا حضرت عمر تو عمر پہ ہے, وہ عمر تو عمر پہ, ان کی فراست وہ پہچان گیا ہے کہ وہ کون ہے. انہوں نے حضرت حذیفہ نے نام نہیں بتایا, پھر یہ کہا کہ خود خود ہی کہا حضرت عمر نے کہ حضور کا راز ہے, میں نہیں چاہتا کہ تم اسے فاش کرو, لیکن اتنا بتا دو کہ میرے عاملوں میں کوئی ہے. ایک ہے حضرت عمر, اپنی فراست سے پہچان گئے وہ کون ہے. اگلے دن اسے معمول کر دیا, اور حضرت حذیفہ نے آ کے کہا کہ آئندہ سے یہ بھی نہیں بتاؤں گا میں تمہیں, تو میں بتاتا ہوں تو تم سمجھ جاتے ہو کون ہے. ایسی پیاری زندگی تھی صاحب کی, آپس کی محبت. ہاں ایک بار درمیان میں آئی تھی, وہ میں درمیان سے نکل گئی. حدیث شریف میں آتا ہے کہ نرمی یہ اللہ کی عطا ہے, اور جس چیز میں سے نرمی نکل جاتی ہے وہ اسے عیب دار بنا دیتی ہے. جس دن سے نرمی نکل گئی اس میں عیب پیدا ہو گیا, اسے نرمی نکل گئی تو وہ چیز عیب دار بن گئی. محبت, آپس کی محبت. اللہم الف بین قلوبنا, اللہم الف بین قلوبنا, اللہ ہمارے آپس میں محبت پیدا کر. دعا مانگی گئی ہے, حضور میں دعا مانگی ہے, تو ہمارے ساتھی بھی دعائیں مانگے اپنے ساتھیوں کے لیے کہ اللہ ہماری ان کی محبت ہمارے دلوں پہ لگا. ہمارے مولانا عمر صاحب, مولانا ابراہیم صاحب, مجھے یاد آ گیا, وہ اس کو بھول گیا تھا. تو مولانا فرمایا کرتے ہیں کہ چور مالدار کے پاس آتا ہے, چور کس کے گھر گھستا ہے؟ مالدار ہی گھستا ہے, وہ غریب کے گھر گھس گیا تو کیا ملے گا. غلطی سے ایک چور غریب کے گھر گھس گیا اوپر سے, فیل ہوتے ہیں ہمارے یہاں الٹا کر اندر آ گیا, تو اسے پتا چل گیا کہ وہ کوئی چور آیا ہے اور تلاش کر رہا ہے. تو وہ ٹانگیں پھیلا کے لیٹے اس نے کہا کہ بھائی اگر تجھے کچھ مل جائے تو مجھے بھی دے جانا, میں بھی بہت ضرورت مند ہوں. اگر مجھے کچھ مل جائے, اگر تجھے کچھ مل جائے تو مجھے بھی کچھ دے جانا, میں بھی ضرورت مند ہوں. تو فقیر کے گھر تھوڑی سو جائے گا. تو مولانا عمر, ہمارے مولانا فرماتے ہیں کہ تبلیغ والوں کے پاس بہت مال ہے, تبلیغ والے کے پاس بہت مال ہے, گشتے کر کر کے لوگوں کو مسجد میں لائے ہیں, تشکیل کر کر کے تین دن میں لے گئے ہیں, زندگیاں بدلی ہیں لوگوں کی, ان کے پاس بہت مال ہے, تو شیطان مالدار کے پاس کیا آتا ہے, جیسے چور مالدار کے پاس آتا ہے تو شیطان بھی مالدار کے پاس ہی آتا ہے, اور تبلیغ والے بڑے مالدار ہیں کہ ان کے پاس بڑا مال ہے, گشتے کر کے لوگوں کو مسجد میں لائے ہیں, تشکیل کر کے تین دن میں لے گئے ہیں, زندگیاں بدلی ہیں لوگوں کی, تو وہ راستے الگ الگ ہیں اس کے, ہر ایک کے پاس ایک راستے سے نہیں آتا, وہ کے راستے الگ الگ ہیں. اور دینداروں کے درمیان, مولانا فرماتے ہیں دینداروں کے درمیان بدگمانی پھیلاتا ہے, مولانا کی باتیں جو ہے نا ہم لوگ غلط کرنی چاہتے ہیں, وہ ایک راؤ میں سن کے چلے جاتے ہیں, کہتے ہیں کہ دینداروں کے درمیان شیطان کا جو حربہ ہے جس سے وہ ان کے اوپر وار کرتا ہے, اس کے حربے ہر ایک کے ساتھ الگ الگ ہیں, تو دینداروں کے درمیان اس کا جو وار ہے وہ یہ ہے کہ وہ بدگمانی پھیلاتا ہے, ایک دوسرے سے بدگمان کر دیتا ہے, اور جب بدگمانی آ جاتی ہے تو پھر وہ کالی اینک چڑھ گئی ہے, ہر چیز کالی دکھتی ہے, وہ کالی اینک پہن لیجیے ہر چیز کالی دکھتی ہے, کیسے کالا دکھتا ہے, تو دینداروں کے درمیان بدگمانی پھیلاتا ہے. اچھا کسی سے نیک گمان رکھنا, بھائی یہ اچھا آدمی ہے, اس کے لیے کوئی دلیل کی ضرورت نہیں ہے, کسی سے نیک گمان رکھنے کے لیے کسی دلیل کی ضرورت نہیں ہے, کیا دلیل ہے بھائی یہ اچھا آدمی ہے, نہیں ہے اچھا آدمی ہے, ہاں کسی کو یہ کہنا کہ یہ ٹھیک نہیں ہے, پھر کیا دلیل ہے وہ لاؤ, کیا دلیل ہے آپ کی, کسی کے اوپر الزام رکھنے کی دلیل لاؤ, ہاں اور کسی کے بعد کہنا کہ اچھا آدمی ہے کوئی دلیل کی ضرورت, تو کام کرنے والوں میں اللہ بدگمانیاں, شیطان بدگمانیاں پھیلاتا ہے, ایک دوسرے سے بدگمان کر دیا, اور میں کل عرض کر رہا تھا لیکن چونکہ بہت سے نئے سب جس پر جس کے ساتھی ہیں جو اس وقت صحیح تھے جو ملک کا مشورہ ہو رہا تھا, تو پھر لوگوں کے ساتھی تھے, لیکن اب اس میں اس وقت بہت سے وہ ساتھی ہیں جو اس وقت ہی تھے ٹورانٹو والے, تو اس لیے میں دوبارہ دوبارہ کھا ہوں, وہ یہ ہے کہ تبلیغ والوں میں آنے کا ایک راستہ شیطان کا مشورہ ہے, تو وہ مشورے کے راستے سے آتا ہے, اور اس کی شیطان تو شیطان ہے, تو وہ یہ ہے کہ تبلیغ والوں میں اگر کہیں اختلاف ہوگا تو مشورے میں ہوگا, اور کسی چیز میں کہیں اختلاف نہیں ہے, تعلیم کیا چلا رہا ہے, تعلیم میں پڑھتے رہو سنتے رہو, گشت کیا خراب ہے, وہ تو ترغیب دے کے بھیجنا پڑتا ہے گشت میں, چار مہینے چلا اس میں سب کسی میں اختلاف نہیں ہے, اگر کہیں تبلیغ والوں میں اختلاف ہوا ہے تو کیا ہوا ہے, وہ مشورے میں ہوا, کیونکہ مشورہ غیر کا بھی ممبا ممبا ممبا کو کیا کہیں گے, نہیں ممبا کہتے ہیں جہاں سے پانی نکلتا ہے, ہاں چشمہ فاؤنٹین, تو مشورہ خیر کا بھی ذریعہ ہے, مشورہ شر کا بھی ذریعہ ہے, تو شیطان اسی راستے سے آتا ہے, کس راستے سے آتا ہے, کھلا سے میری بنتی نہیں, تو جو وہ کہے گا مجھے اس کے خلاف کہنا ہے, تو اس سے میری نہیں بنتی, وہ جو کہے مجھے اس کے خلاف کہنا ہے, ہمارے ہاں ایک سیاستدان ہیں, پرانے زمانے کے لوگوں میں جو سیاستدان ہوتے تھے وہ بڑے سمجھدار ہوتے تھے, आजकल के लोगों में तो पता नहीं कैसे कहते हैं। तो पुराने जमाने के लोग कुर्बानियां दिए हुए थे तो समझदार होते थे। तो एक सरदार से मैंने पूछा कि भाई आप अपोजिशन में हो तो हर चीज को आपस को करते हो, ऐसी चीज है तो कबूल करो, जो ठीक नहीं है उसे कबूल मत करो। हर चीज को अपोज करना ये ऐसा क्यों करते हो तुम? वो बड़े सियासतदानों में थे। तो मैंने उनसे पूछा तो कहने लगे अगर हम अपोज ना करें तो फिर हम अपोजिशन में रहेंगे तो हम भी उनके साथ मिल जाएंगे। अगर हम उनको अपोज में करें तो फिर हमारी हैसियत क्या बाकी रहेगी अपोजिशन की? हमारी अपोजिशन की हैसियत बाकी रखने के लिए हमें अपोज करना है। मैं एक मिसाल दिया करता हूं, रात को बी से अनबन हो गई तो सुबह को उन्होंने स्ट्राइक कर दी, नाश्ता नहीं दिया, जगाते रहे उठाते रहे करके वो करवटे बदल बदल के उठी नहीं। अब देर हो गई, हल्के का मशवरा है, एरिया का मशवरा है, वहां जाना है एरिया के मशवरे में, हल्के के मशवरे में टीवी ने स्ट्राइक कर रखी है, नाश्ता नहीं दिया, ना नाश्ता ना चाय। लेकिन वक्त हो गया तो मजबूर जो है वो रूखे मुंह निकल गए, कहीं होटल में भी नहीं पी सकते। फिर लोग पूछेंगे कि मलिक साहब क्या बात है आज कैफेटेरिया में आ गए हो? तो मशवरे हम चले गए। अब वो रात से तलखी चली है, मशवरे में जाकर बैठे तो एक राय दी, दूसरे चाहते ने उसके खिलाफ राय दी, एक राय इन्होंने दी, दूसरे ने उसके खिलाफ राय दी। अब वो गैस अंदर भरा हुआ, वो रात से भरा हुआ है गैस, वो गैस निकल गया। अमीर साहब जब भी मैं राय देता हूं ये मेरे खिलाफ बोलता है, अल्लाह की खबर, मैं जब कोई बात कहता हूं ये मेरे खिलाफ बोलता है। अब आइंदा या वो बैठेगा या मैं बैठूंगा, ये बैठेगा तो मैं ही बैठूंगा। अच्छा अगर वो भी उसी हाल में आया हो तो अल्लाह ना करे, वो अगर सामने वाला भी उसी हाल में आया हो तो दो सिलेंडर टकरा गए, दो सिलेंडर टकरा गए, मस्जिद की जमात पाश पाश। तो शैतान ऐसे रास्ते से आता है कि उसने हमारे बाप को धोखा दिया। तो वो ऐसे रास्ते से आता है कि पता नहीं चलता कहां से हमला करवाया। और दूसरी बीमारी नफ्स है, नफ्स, इंसान के नफ्स में शरारत है, शैतान में अदावत है, दुश्मनी, अदू वो भी लाल फरमाया कि तुम्हारा दुश्मन है। तो शैतान में अदावत है और नफ्स में शरारत है। वमा ओवर यू नफ्सी इन नफ्स अल्अम्मारतुन बिस्सू इल्ला मा रहिम रब्बी। मैं दावा नहीं करता कि मेरा नफ्स जो है वो पाकबाज है, मैं बच गया। हर एक को उसका नफ्स बुराई की तरफ ही, हर एक को उसका नफ्स बुराई की तरफ ही ले जाता है। मैं जो बचा हूं वो अल्लाह का रहम है मेरे ऊपर, ये मेरी इम्यूनिटी नहीं, इम्यूनिटी नहीं है मेरे नफ्स की कि मैं बच गया, ये तो अल्लाह का रहम है कि मैं अल्लाह के रहम से बचा। वरना जुलेखा ने तो बड़े जाल डाले थे, जुलेखा ने तो बड़े जाल डाले थे, मैं जो बचा हूं वो میرے نفس کا کمال نہیں ہے, وہ میرا اللہ کا میرے ساتھ رحم ہے, اس نے رحم کیا میں بچی. تو نفس میں شرارت ہے اور شیطان میں عداوت ہے, اور نفس کو شیطان سے بھی کھاتا گیا. ہمارے ملک سلیمان جھانجی تھے, آپ لوگوں نے دیکھنا ہوگا, سب ہمیشہ وہ رائےوڈ جانے کی تمنا کرتے تھے اور یہ کہتے تھے کہ میں چاہتا ہوں کہ اس بندے میں جا کر اذان دے, کیونکہ وہ سب منا میرا گواہ ہو جائے. ایسے پیارے آدمی تھے, بڑی خدمت کی حضرت جی کی. انہوں نے تو ایک مرتبہ انہوں نے حضرت سے پوچھا کہ حضرت جی, ہم سب کو تو شیطان گمراہ کرتا ہے, راستے سے ہٹاتا ہے, شیطان کو گمراہ کس نے کیا؟ ہم سب کو تو گمراہ کرنے والا شیطان ہے, شیطان کو گمراہ کس نے کیا؟ وہ تو پہلا شیطان تھا, اس سے پہلے تو بھی شیطان تھا نہیں, شیطان ہمیں گمراہ کرتا ہے, شیطان کو. تو ہم سکتے ہیں آہ بھر کے فرمایا کہ شیطان کو شیطان اس کے نفس نے بنایا, شیطان کو شیطان اس کے نفس نے بنایا, اس کے نفس نے اس کو سمجھایا کہ تو آدم سے بہتر ہے, تو آدم سے بہتر ہے, آدم تو مٹی کا بنا ہوا ہے, تو آپ کا بنا ہوا ہے, تو افضل ہے آدم سے. حالانکہ آدم علیہ السلام کو اللہ نے پسند کیا, ان اللہ اصطفى آدم, کہ اللہ نے ان کو پسند کیا. جس کو اللہ نے پسند کیا اس کو شیطان پسند نہیں کر رہا ہے, جس کو اللہ نے پسند کیا اس کو شیطان پسند نہیں کر رہا ہے. تو اللہ نے فرمایا جا تو رجیب. تو حضرت جی نے فرمایا کہ بھائی شیطان کو شیطان اس کے تو شیطان میں عداوت ہے اور نفس میں شرارت. حضرت جی رحمت اللہ علیہ فرمایا کرتے تھے کہ بھائی کام تو اللہ کی مدد سے چل رہا ہے, بڑے ایک کیفیت کے ساتھ حضرت کہتے تھے کہ بھائی کام تو اللہ کی مدد سے چل رہا ہے. جیسے میں نے شروع میں کہا, یہ جو مجمع آیا ہے کیا ہم جا کے گشت کر کے لائے ہیں ان کو؟ بھائی آپ ہفتہ والی گشت میں جاتے ہیں, کتنوں کو لے کے آتے ہیں مسجد کو؟ گشت کرتے ہیں نا ہفتہ والی, کتنے آدمی انگلا جاتے ہیں جا کے گشت کرتے ہیں؟ یہ مجمع اس کو کون لایا ہے بھائی؟ اللہ لایا, اللہ لایا ہے. اس کی قدر کرنا, اس کی قدر کرنا, اس کو اپنانا, اس کو اپنانا, یہ ہمارے ہیں, ان کو اپنانا. تو ہمارے حضرت فرماتے تھے کہ بھائی دیکھو کام تو اللہ کی مدد سے چل رہا ہے. میں حیران رہ گیا, اب کی مرتبہ آسٹریلیا میں میلبورن میں فراروں کا لوڈ تھا اور تقریباً 3,000 جمع تھا, 3,000 آسٹریلیا میں. وہ کھانے کا نظام کرنے والے بتاتے ہیں کہ کتنا نے کھانا کھایا ہے, اسے تعداد معلوم مجھے. اچھا 3,000, جب تک آپ پچھلا نہیں سنیں گے آپ کو یہ 3,000 کا اندازہ نہیں ہوگا کیا ہے. پچھلا یہ ہے کہ پہلی جماعت تھی آسٹریلیا جو گئی تو وہاں سڈنی میں ایک اسلامک سینٹر تھا, کوئی مسجد نہیں, ایک بھی مسجد نہیں تھی سڈنی, سب سے بڑا شہر, ایک اسلامک سینٹر. اور وہ اسلامک سینٹر جمعہ کو کھلتا تھا نماز جمعہ کے لیے, اور کون آتے تھے جو ایمبیسیوں میں سفارت خانوں میں کام کرنے والے مسلمان ہیں وہ جمعہ کی نماز پڑھنے کے لیے وہاں آیا کرتے تھے سڈنی کی اسلامک سینٹر میں. پھر بند ہو گیا, پھر آئندہ جمعہ کھلے گا. اب وہی ٹھکانا تھا, جماعت وہی ٹھہری. تو جمعہ کو کچھ لوگ آتے اور ان سے بات کرنے بیٹھے تو وہ کہتے کہ ہم تو جاب پر ہیں, نماز کے لیے تھوڑا سا وقت نکال کے لائے ہیں, ابھی ہمیں فوراً جاب پہ جانا ہے, تو بیٹھنے تیار نہیں ہے, تو क्योंकि घर पे जाना है उनको, और फिर आएगा जुमा को ही मिलेंगे, तो जमात तंग आ गई। अमीर साहब के पीछे पड़ गई जमात कि अमीर साहब चलो किसी और मुल्क में जाए, यहां तो काम की शक्ल ही नहीं है। जुमा जुमा को इस्लामिक सेंटर खुलता है तो काम कैसे होगा, यहां किससे मिले किससे बढ़ जाए। तो अमित साहब जरा पकड़ जाना चाहिए, पकड़ लेने को भी एक तरकीब मेरी समझ में आती है, इस तरह से काम करेंगे। रोजाना सुबह को हम उठ करके जाएंगे रेलवे स्टेशन, मेट्रो का स्टेशन है वहां खरीदने सामने, मेट्रो जो ट्रेन चलती है सिटी के अंदर, तो वहां जाकर जो बेंच होती है यात्रियों से बैठने की, उस बेंच पर बैठ जाएंगे और बैठकर वहां तालीम करेंगे। और जब कोई ट्रेन आएगी तो हम तालीम रोक कर बिखर जाएंगे और एक एक डब्बे के सामने जाकर एक एक आदमी खड़ा हो जाएगा, और जो डब्बे में से उतरेगा उसकी आंखों में आंखें डालकर कहेंगे अस्सलाम वालेकुम। जाहिर है कि कोई मुसलमान होगा तो जवाब देगा, तो उसी को पकड़ लेंगे, तो तेरे से बात करनी है। ये करने जाते थे, सीटों पे बैठ के तालीम करते थे, ट्रेन आ गई तो उसको बिखर जाते थे, और जो उतरे उनको गुस्सा, इस तरह कुछ लोगों को पकड़ पकड़ के लाए और उनसे बात की, उनको समझाया। उन्हीं में शेख मोहतज मिले जो आज ऑस्ट्रेलिया के पूरे मुल्क के जिम्मेदार है। शेख मोहतज ने खुद मुझसे कहा कि आखिरी तश्कील हमारी उन्होंने ये की, अरे तुम तीन चार आदमी हो, तीन चार ही थे, तुम तीन चार आदमी हो, हफ्ते में एक मरतबा कहीं जुड़ के गश्त कर दिया, तीन चार जो है वो हफ्ते में एक जमा तक किसी जगह जुड़ के गश्त कर दिया करो। तो शेख मोहतज कहने लगे वो गश्त हमने आज तक जारी रखा है, वो गश्त हमने आज तक जारी रखा है। एक अजीब चीज है ये गश्त जो अल्लाह ने वहां इलाका पर खोला, बेतलब बंदों में बेगरज होकर जाना, बेतलब वो बेतलब है, हमें उनकी दुनिया से गर्ज नहीं है, हमें उनकी आखिरत से गर्ज है। तो ये हाल था, और आज वहां 154 मस्जिदें हैं। अभी कारगुजारी जो हमने ली 154 मस्जिदें हैं, और हमारे बहुत से नौजवान जैसे यहां आए हैं, आप सब अक्सर मुल्कों से आए हैं, तो वहां भी इसी तरह ममालिक से नौजवान आए हैं, खासकर ये कंप्यूटर इंजीनियर और सॉफ्टवेयर हार्डवेयर कंप्यूटर प्रोग्रामिंग अच्छे अच्छे कोर्स किए हुए लोग वहां आए हैं। क्या के लिए आए हैं? बेटर जॉब, बेटर दुनिया, बेटर अपॉर्चुनिटी, बेटर जॉब, बेटर दुनिया। लेकिन चूंकि यहां उनका ताल्लुक था दीन के काम से, वहां जाकर मस्जिदों से जुड़े और मस्जिदों को ये कारकुन मिले। हफ्ता एक बार छुट्टी होती है तो पूरा पूरा दिन मुलाकातों में लगाते हैं, कहते हम रोजाना 8 घंटे नहीं दे सकते, चलो हम हफ्ते में 2 दिन 8 घंटे दे दें। तो सब नौजवान है, यानी 20-25 साल, ज्यादा ज्यादा 30 साल, और ये सब जो है माशाल्लाह अब मस्जिदों की जमातों में रोजाना का मेहनत करने वाले हैं, रोजाना की मेहनत और 3 दिन की जमातें, यही जो सारे नौजवान करें। भाई आपके यहां भी एक दुनिया आ रही है, एक दुनिया आ रही है आपके यहां, उन तक पहुंचना, कैसे पहुंचना? अब तक अरब भी बहुत आ रहे हैं, तो हालात हमें मालूम हुए हैं, उस पर अरबों की एक बड़ी तादाद आ रही है, और ये सब वो नौजवान हैं जो बड़ी बड़ी फैमिलियों के हैं, बड़ी बड़ी फैमिलियों, और मालदार घरानों, और यहां आकर के वो तालीम हासिल करके जा रहे हैं, वहां जाएंगे तो इनको बड़े बड़े ओहदे मिलेंगे, और अगर ये तबले में लग के गए तो इंशाल्लाह वो दरिया बन जाएंगे। मलेशिया का काम इसी तरह उठा, जब एक जमाना था मलेशिया के नौजवान इंग्लैंड जाते थे पढ़ने, एक जमाना था वहां से सबको इंग्लैंड भेजते थे स्कॉलरशिप पर गवर्नमेंट भेजती तो वहां हमारे साथियों ने उन पर काम किया और अल्लाह हाफिज साहब के दर्जा बुलंद करे हाफिज पटेल साहब उन्होंने बड़े उनके साथ मामला इकराम का प्यार का मोहब्बत का ये तो प्यार ही चाहते हैं और क्या चाहते हैं किंतु कुछ नहीं चाहिए उनको प्यार चाहिए कोई दिल बनाए फ्रोक सेवक बहुत ही सेवक तो हाफिज साहब ने उनके साथ वही मामला किया फिर वो नौजवान वापस जब गए तो पूरे मलेशिया में वो उनको उनकी पोस्टिंग्स हुई गवर्नमेंट की तरफ से और जहां जहां उनकी पोस्टिंग हुई वहां उन्होंने तब लिख काम शुरू कर दिया तो एकदम से काम उठा एकदम से काम उठा तो भाई अल्लाह कबूल फरमाए इन नौजवानों में भी अपने हैं ये आपके लिए एक एसेट है ये बड़ा एसेट बड़ा सरमाया और इंशाल्लाह ये काम करेंगे अपने मस्जिदों में करेंगे अपने इलाकों में करेंगे अपने जो इनकी पढ़ने की जगह है काम की जगह है सब जगह करेंगे इंशाल्लाह ये रास्ते खुद ढूंढेंगे निकालेंगे खुद ढूंढेंगे और एक वस्तुराज के काम की तरफ भी तवज्जो करने की जरूरत है कि घर घर की ताली में जिंदा हूं हमारे हजरत जी बहुत बड़े आ भर के कहते थे कि अल्लाह हमारे घरानों को दीनी घराने बना दे हमारे घरानों को दीनी घराने बना हमारे घरों को ईमानी आमाल से आबाद फरमा ईमानी आमाल से आबाद फरमा तो उसके लिए शिवाई ताली और तीन दिन के लिए औरतों की जमात लेकर जाना दस दिन के लिए जाना अच्छे के लिए जाना इंशाल्लाह ये भी है बहुत बड़ा जरिया है बहुत बड़ा जरिया है अल्लाह कबूल फरमाए अल्लाह ताला बड़ी अल्लाह की मेहरबानियां हैं बड़ी मेहरबानियां हैं कितना शुक्र का मुकाम है कि दुनिया के कोनों से अल्लाह ने लाकर हमें कनाडा की सरजमीन पर बसाया है और दीन के काम में लगाया है कितनी बड़ी अल्लाह की मेहरबानी है कि दुनिया के मुख्तलिफ मुल्कों से लाकर अल्लाह ने यहां बसाया है और दीन के काम में लगाया है भाइयों इसे बिल्कुल संभाल कर लेकर चलना है एक बड़ी अल्लाह की दी हुई नेमत है कदर भी करना शुक्र भी करना कदर भी करना शुक्र भी करना कि अल्लाह ने हमारे हजरत जी फरमाते थे कि भाई देखो एक आदमी फेंक भी लगा लेता है लोग कहते हैं ये भी तबलीग में शामिल हो गया एक आदमी सीट भी लगा जाता है लोग कहते हैं ये भी तबलीग वाला हो गया आप कैसे बोलते हैं अरे बोलते हो नहीं भाई तो हजरत फरमाते थे कि भाई दुनिया में अल्लाह ने लोगों की जबानों से ये कहलवा दिया ये कहलवाया कि ये तबलीग वाले हैं अल्लाह पाक कल क़यामत को भी कह दे जाओ मेरे बंदे तुमको तबलीग वाला कहते थे तबलीग वालों फंस चले मेरे बंदे कहते थे कि ये तबलीग वाले हैं कल क़यामत में अल्लाह ये कह दे कि जाओ तबलीग वालों फंस चले हमारा काम बन गया हमारा काम बन गया हमारा काम बन गया मौलाना यूसुफ साहब रहमतुल्लाह अलैह फरमाते थे कि हर एक की एक तमन्ना होती है हर लाइन का आदमी उसकी तमन्ना होती है अपनी लाइन में आगे जाने की सरदार की तमन्ना वजीर बन जाओ मालदार की तमन्ना दुनिया के बड़े मालदारों में मेरा नाम आ जाए क्या करेगा यार नाम लेके हजरत सवाल से हमारी तमन्ना यह है कि कल क़यामत में जब हुजूर अल्लाह के दरबार में हाजिर हो तो सहाबा साथ हो तो हम भी पीछे पीछे हो जाए हम भी उनके पीछे पीछे हो जाए अल्लाह नबी ना लना फरता अल्लाह अल्लाह अल्लाह जी वजह में इस भी वजामा भी होता हमारे अल्लाह हमारा उनका साथ है अल्लाह पाक कबूल फरमाए थोड़ी सी कुर्बानियां बढ़ाए اور پیار محبت کے ساتھ سب کو لے کے چلیں اور یہ خصوصاً نوجوانوں کو ہوم سراتے بھی کام بڑھائیں. تو یہ چند باتیں ہیں اور اللہ کے لیے ہمیں توفیق قبول. کل تو ازائن کر لیے ہوں گے نا سب نے, کل تو ازائن کر لیے ہوں گے, چار چار مہینے کس مہینے میں دیں گے اور تین دن کس مہینے میں لگائیں گے اور گھر کی تعلیم کریں گے. یہ جو کل آپ نے ازائن کیے ہیں یہ پرچے اپنی جو مسجد میں کوئی نہ کوئی مشورے کی کتاب ہوتی ہے اس پہ لکھ لے گئے, اس میں نقل کر. تو کل مجمع نے ازائن کیے, ماشاء اللہ نیا مجمع آیا, نئے مجمع نے بھی ازائن کیے ہیں کل 11 بجے. تو اسے آپ اسے مشورے کی کاپی میں لکھ لیں اور جس جس نے جب جب نکلنے کے لیے ارادے کیے ہیں اس سے پہلے اسے اہتمام سے متوجہ کر کے اس کی جماعت بنا کر اس کی بکنگ کر دیں تاکہ جماعت پکی ہو, یہ کاپی میں نقل کر لیں. اور جو کسی وجہ سے اس وقت حلقے میں نہیں بیٹھے ان کے بھی ارادے کرا کر اس کو مکمل ہے. ٹھیک ہے جی, چل رہے اور کچھ کہہ رہے اور کچھ سنا بھائی, کوئی اور بات ہے نہیں؟ کوئی اور بات ہے؟ اچھا جی, کوئی ہے بات اور کوئی بات؟ ہاں, اور خوب دعاؤں کا اہتمام, شکر کے ساتھ دعائیں ہوں کہ اللہ نے اتنے بڑے کام میں لگایا ہے اس کے دعاؤں کا اہتمام. اچھا سبحان اللہ, جو ہی میں نے لگا تھا سبحان اللہ. ہاں کتنے بجے ہوں گے؟ 10:30 ہدایت کے مسجد اسی کے خطر پر مشاعرہ ہوا ہوگا اور یہاں 10 بجے علماء کی میں 10 بجے علماء کی میں سبحان اللہ علیہ سبحان اللہ. مونٹریال والے آ جائیں only my Montreal presence, all the Montreal presence is the full there. Montreal presence, please come forward. Thank you.